पप संगीतको खुड्किलोमा कुन कुन गीत भिड्दैछन्, कुन कुन गीत उकालोमा अनि कुन कुन गीत ओरालोमा हिँड्दैछन्, सम्पूर्ण जानकारी रेडियो अर्पण 107.5 मेगाहर्जको कार्यक्रम टप अफ द पपमा साताको आइतबार दिउँसो 3 बजेको नेपालवाणी समाचार पछि टप अफ द पप। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम टप अफ द पप। नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम टप अफ द पपको आजको एपिसोडमा उपस्थित भएको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल, सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। वेल, सदाको आइतबार चाहिँ आज पनि 3 बजेको नेपालवाणी समाचार सुनिसक्नु भएको छ। अबको पालो हो कार्यक्रम टप अफ द पपको, रहनेछौँ 4 बजेसम्म नेपाली पप गीतको साथमा, त्यो पनि नेपाली मार्केटमा आएका उत्कृष्ट टप 10 नेपाली पप गीतको साथमा। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम टप अफ द पप। टप अफ द पपमा हामी उत्कृष्ट टप 10 नेपाली गीत बजाउने गर्दछौँ। तपाईँले नै मोबाइलबाट डाउनलोड गर्नुभएको सिआरबिटी पिआरबिटीको आधारमा, युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा, अझै भन्ने हो भने युट्युबमा हेर्नुभएको आधारमा नेपाली पप सङ्गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछ प्रोग्राम टप अफ द पपले। आज पनि कुन गीत काउन्टडाउनबाट आउट भएको छ अनि कुन सङ्गले चाहिँ निम्ति पाएको छ भनेर जान्नको लागि चाहिँ तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ। यति बेला भने प्रोग्राम टप अफ द पपमा नम्बर 10 रहेको सङ्ग प्ले आउट गर्नुपर्ने बेला भइसकेको छ। आज नम्बर 10 रहेको छ कुनै बेला रुन्चे गायकको रूपमा परिचित भएका गायक प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग ओए नेता, जुन चाहिँ समय साक्ष्य पनि रहेको छ। गोपाल दाहालको लिरिक्स रहेको छ भने दमीर सिंहको एरेन्ज रहेको यो सङ्ग न्युन्टी पाएर नम्बर 10 रहेको छ। अबको क्रममा प्रकाश पौडेलको ओए नेता तपाईँको लागि नम्बर 10। भोकल अनि म्युजिकमा रहेको सङ्ग वे नेता तपाईँको माझमा न्यु इन्ट्री पाएको सङ्ग राखिसकेको छु भने समय सापेक्ष भनेर भनिसकेको छु। नेताले खै के गर्यो जस्ता कुराहरू चाहिँ यो सङ्गबाट उठाइएको छ, टप 10 नम्बर 10 रहेको छ। अब भने नम्बर 9 लाग्नुपर्ने हुन्छ। आज नम्बर 9 रहेको छ प्रकाश तिमिल सिन्हाको भोकलमा रहेको सङ्ग मन्छे रहेछ खल्ले, लिरिक्स म्युजिक राजुन राज शिवाकोटीको रहेको छ। सनसिंहले एरेन्ज गर्नुभएको यो सङ्ग खल्ले एल्बमबाट लिएको हो। द रिबेल क्रिएसनले लिएको यो सङ्ग लास्ट विक पनि नम्बर 9 थियो, आज पनि नम्बर 9 रहेको छ। अबको क्रममा टप अफ द पपको नम्बर 9 रहेको सङ्ग मान्छे रहेछ खल्ले नम्बर 9। आखिर मलाई झोक्याएर आखिर मलाई झुक्याएर अर्कैसँग चली हजुर मान्छे रहेछ खाली माया गरे जस्तो मलाई गर्थे अलि अलि सोझी साझी भन्ठानेको मान्छे रहेछ खाली आखिर मलाई झुक्याएर खाली हजुर अर्कैसँग चली प्रकाश तिमीले सिन्हाको भोकलमा रहेको सङ्ग मान्छे रहेछ खल्ली नम्बर नाइनमा रहेको सङ्गलाई प्ले आउट गरिसकेको छु भने अब नम्बर एटतर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर एटमा रहेको छ भोकल म्युजिक लोकेश गुरुङको सङ्ग पूर्णिमाको चन्द्रमालाई. थोरै कन्फ्युजन पनि भयो होला, यो सङ्ग त धेरै पहिला आएको हो जस्तो लाग्यो होला. नम्बर वानको अपार सफलतापछि पूर्णिमाको चन्द्रमालाई टू निकालेका छन् लोकेश गुरुङले, जसमा दीपक दशनामीको लिरिक्स रहेको छ भने कमल राईले एरेन्ज गर्नुभएको सङ्ग टप अफ दि पपमा न्यू इन्ट्री पाएर नम्बर एटमा आएको छ. हेरौँ अनि सुनौँ यो सङ्ग कस्तो बनेको छ. टप अफ दि पपको नम्बर एटमा रहेको सङ्ग पूर्णिमाको चन्द्रमालाई टू. नम्बर एट. टप अफ दि पपको नम्बर एटमा रहेको सङ्ग पूर्णिमाको चन्द्रमालाई तपाईँको माझमा राखिसकेको छु. अब फरक पत्ता लगाइसक्नुभयो होला पार्ट वान र पार्ट टूमा के छ कस्तो छ भनेर. होइल अब भने नम्बर सेभेनतर्फ लाग्छु. आज नम्बर सेभेनमा रहेको छ तारा लिम्बूको भोकल अनि म्युजिक लिरिक्समा रहेको सङ्ग नक्कली कान्छाको. विजेश्वर तन्दुकारको एरेन्ज रहेको छ भने एल्बम धैर्यबाट लिएको यो सङ्ग लास्ट विक नम्बर सिक्स पोजिसनमा थियो. आज वान स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ. अबको क्रममा टप अफ दि पपको नम्बर सेभेनमा रहेको सङ्ग नक्कली कान्छाको. Number 7. ओके, तारा लिम्बूको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग नक्कली कान्छाको पछि अब नम्बर सिक्सतर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर सिक्समा रहेको छ सुमना छेत्रीको भोकलमा रहेको सङ्ग चाहन्छु. एल्बम सुमनबाट लिएको यो सङ्गमा भीमबहादुर बमजमको लिरिक्स रहेको छ भने राजन भक्त श्रेष्ठको म्युजिक रहेको छ. जुन सङ्ग लास्ट विक नम्बर टू पोजिसनमा थियो आज फोर स्टेप डाउन हुँदै नम्बर सिक्समा आएको छ. अबको क्रममा सुमना छेत्रीको भोकलमा रहेको सङ्ग चाहन्छु. यसपछि सर्ट कमर्सियल ब्रेक. रेडियो अर्पण सँगै रहनुहोला. नम्बर सिक्स. Thank you.

हजुर, हामी कहाँ छड, सिमेन्ट, जस्ता पाता, सीपीभीसी, पीभीसी, पीपीआर पाइप फिटिङ, बाथरूम फिटिङ, डोर फिटिङ साथै गुणस्तरीय धाराका सामानहरू तथा टाइल्स रङ लगायत निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा उपलब्ध छ। सम्पर्क न्यू ब्रह्मदेव सिद्ध बाबा हार्डवेयर तथा प्लानचोक भगवती इन्टरप्राइजेस, खैरनी चार मगनी चोक, पर्सा बजार, प्रोप्राइटर यादव प्रसाद उप्रेती, राम उप्रेती, मोबाइल 98 5 10 55 519 र 98 41 65 26 42। साइन्स एवं नर्सिङ ब्रिज कोर्स अब इटीआईमा। 2069-70 साल इटीआई का विद्यार्थी चितवन एसएलसी टपर श्री प्रकाश चौधरी, सीटीईटी टपर सुश्री दुर्गा अग्रहरी एवं टीयू टपर सुश्री रविना पांडे लगायत संपूर्ण सफल विद्यार्थीहरुलाई हार्दिक बधाई दिदै नया ब्रिज कोर्स में भर्ना खुल्यो। विगत 13 वर्ष देखि संचालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापक द्वारा प्रत्यक्ष संचालित एसओएस बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल सरकारी स्टाफ नर्स एवं सिटीभिटी नर्सिङ एचए कलेजमा अधिकांश पास हुन सफल स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था। सम्पर्क एभरेस्ट इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमीसँग सहकार्य, प्रमुख कार्यालय 24 कोठी भरतपुर, फोन नम्बर 056-531-809, शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै, मोबाइल 98 450 23 061। वन्स अगेन वेलकम ब्याक आफ्टर दिस सर्ट कमर्सियल ब्रेक। ब्रेकपछि फेरि पनि उपस्थित भइसकेको छु म तपाईँको दिलको साथी राजन दिल गुरुङ, टप अफ दि पपको साथमा सुन्दै हुनुहुन्छ रेडियो अर्पण 107.5 MHz र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। आज टप अफ दि पपमा कुन कुन सङ आउट भएको छ अब सोको जानकारी पनि दिन्छु। बोलायो भोकल म्युजिक सपन श्रेष्ठको सङ आउट भएको छ, जसमा रमन सुवेदीको लिरिक्स, सञ्जय हमालको एरेन्ज र भुन्टे दाई एल्बमबाट लिएको सङ आउट भएको छ भने आस्त राउतको भोकलमा रहेको सङ चौबन्दीमा पटुकी पनि आउट भएको छ। अब भने टप अफ दि पपको नम्बर 5 तर्फ लाग्नुपर्ने हुन्छ। आज टप अफ दि पपको नम्बर 5 रहेको छ कृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको रिभल क्रिएसनले मार्केटमा ल्याएको सङ खनी हो यामु। लास्ट विक नम्बर 7 पोजिसनमा थियो, आज 2 स्टेप अप हुँदै नम्बर 5 आएको छ। अबको क्रममा कृष्णा गुरुङको खनी हो यामु नम्बर 5। कृष्ण गुरुङको भोकलमा रहेको सङ खनी हो यामो टप अफ दि पपको नम्बर 5 को सङ पश्चात अब भने टम नम्बर 4 तर्फ लाग्छु। आज नम्बर 4 रहेको छ विनय केटु अनि पुष्पा सुब्बाको भोकलमा रहेको सङ यो मुटुको, जसमा म्युजिक एरेन्ज रहेको छ विनय केटुको, लिरिक सम्झना गौतमको रहेको छ भने एल्बम आरोही म्युजिक हन्टर 2 लिएको यो सङ लास्ट विक नम्बर 3 पोजिसनमा थियो, आज 1 स्टेप डाउन हुँदै नम्बर 4 आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर 4 रहेको सङ यो मुटुको नम्बर 4। Oh, oh, oh. ओके यो मुटुको धड्कन विनय केटु पुष्प सुब्बाको भोकलमा अनि टप अफ द पप नम्बर फोरको सङ प्ले आउट गरिसके अब पनि नम्बर थ्रीमा रहेको सङ सुन्नुपर्ने हुन्छ। आज नम्बर थ्रीमा रहेको छ राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध, जसमा लिरिक्स रहेको छ रवि मल्लको एरेन्ज गर्नुभएको छ शैलेन्द्र प्रधान बाबुले, अडियो एसिन म्युजिकले मार्केटमा लिएर आएको छ भने लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा राजन तिमिल सिन्हाको यो सम्बन्ध नम्बर थ्री। यो सम्बन्ध मायाको यो सम्बन्ध, यो सम्बन्ध मायाको यो सम्बन्ध, ओके यो सम्बन्ध राजन तिमिल सिन्हाको भोकलमा रहेको सङ नम्बर थ्रीमा रहेको थियो भने अब नम्बर टूतर्फ लाग्छु। आज नम्बर टूमा रहेको छ उत्सव नेपालको भोकलमा रहेको सङ्ग औदी माया, जसमा लिरिक्स रहेको छ अनिल स्थापितको, म्युजिक कल्याण सिंहको रहेको छ भने गोपाल रसाइलीले एरेन्ज गर्नुभएको सङ्ग लास्ट विक नम्बर फोर पोजिसनमा थियो, आज टु स्टेप डाउन अप हुँदै नम्बर टूमा आएको छ। अबको क्रममा उत्सव नेपालको भोकलमा रहेको सङ्ग औदी माया नम्बर टू। कसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे, थाहै पाएनौ तिमीले औदी माया वेल औदी माया नम्बर टूमा रहेको सङ्ग भोकल उत्सव नेपालको रहेको थियो भने अब प्रोग्राम टप अफ द पपको हामी लास्ट लास्टमा आइसकेका छौँ। एक पटक टप अफ द पपलाई रिक्याप गर्छु। आज दुईवटा सङ्ग आउट भएको छ, सपन श्रेष्ठको भोकल अनि म्युजिकमा रहेको सङ्ग बोलायो बोलायो आउट भएको छ भने चौबन्दीमा पटुकी आस्था राउतको सङ्ग पनि आउट भएको छ। त्यस्तै गरी दुईवटा सङ्गले न्यु इन्ट्री पाएको छ, प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग वे नेता नम्बर टेनमा न्यु इन्ट्री पाउन सफल भएको छ भने नम्बर नाइनमा मान्छे रहेछ खल्ली सिङ्गर प्रकाश तिमिल सिन्हाको सङ्ग रहेको थियो। त्यस्तै गरी नम्बर एटमा पूर्णिमाको चन्द्रमालाई टू लोकेश गुरुङको सङ्ग न्यु इन्ट्री पाएर नम्बर एटमा आएको थियो भने नम्बर सेभेनमा तारा लिम्बूको भोकल अनि म्युजिक लिरिक्समा रहेको सङ्ग नक्कले कान्छाको रहेको छ भने नम्बर सिक्समा सुमना छेत्रीको भोकलमा रहेको सङ्ग चाहन्छु रहेको छ। नम्बर फाइभमा खनी हो यामु तृष्णा गुरुङको सङ्ग रहेको थियो भने नम्बर फोरमा यो मुटुको विनय केटु अनि पुष्पा सुब्बाको भोकलमा रहेको सङ्ग रहेको छ। यो सम्बन्ध राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ्ग नम्बर थ्रीमा रहेको छ। नम्बर टूमा औदी माया ब्याकग्राउन्डमा पनि बजिरहेको छ, उत्सव नेपालको सङ्ग नम्बर टूमा रहेको छ भने अब पालो हो तपाईँले वेट गरेर बस्नुभएको, प्रतीक्षा गरेर बस्नुभएको टप अफ द पपको नम्बर वानमा रहेको सङ्ग सुन्ने। आज नम्बर वानमा रहेको छ राजेश राईको भोकलमा रहेको सङ्ग किन पानेको झोल, जसमा म्युजिक एरेन्ज गर्नुभएको छ विनय केटुले। लास्ट विक पनि नम्बर वान पोजिसनमै थियो, आज पनि नम्बर वानमै रहेको छ, दुई तिन साता भइसक्यो नम्बर वानमै रहेको छ। तपाईँको मायाले गर्दा राजेश राईको यो सङ्ग नम्बर वानमा रहेको छ। यो सङ्ग तपाईँको माझमा छर्दै आजको लागि टप अफ द पपबाट बिदा हुने समय भइसकेको छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेलप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दै रेडियो अर्पण 104.5 मेगाहर्ज प्रेजेन्ट्स प्रोग्राम टप अफ द पपको आजको एपिसोडबाट म तपाईँको दिलको साथी राजन दिल गुरुङ अलवेज लभ नेपाली म्युजिक भन्दै छुटिन्छु। हवस् त नमस्ते, हेभ अ ग्रेट टाइम एन्ड नम्बर वान। तिन पाने को झोल नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल, नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल। पिउनेलाई पैसै पैसा छैन यसको मोल, पिउनेलाई पैसै पैसा छैन यसको मोल।